एक्काइसौँ मदन आश्रित दिवस चितवन लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। कम्युनिस्ट पार्टीमा मदन र आश्रितको विचार आवश्यक रहेको एमाले अध्यक्ष खनालको भनाई। एकीकृत नेकपा माओवादीभित्रमा देखिएको विवाद अन्त्य, भट्टराई पक्ष पर्सिदेखि केन्द्रीय समितिको बैठकमा जाने। चितवनका तीन विद्यार्थी सङ्गठनद्वारा सोभि चुनावको विरोध, चुनावमा उम्मेदवारी दिने विद्यार्थी नेतालाई गिरफ्तार गर्ने चेतावनी। भारतका प्रधानमन्त्री मनमोहन सिंहद्वारा राजीनामा, भारत विश्वको अहम अर्थव्यवस्था हुने सिंहको दावी, नयाँ प्रधानमन्त्रीका लागि मोदीले विस्मयपछि मात्र शपथ लिने। र स्पेनिस लालिगा फुटबलको उपाधिका लागि एथलेटिको मड्रिड र बार्सिलोना आज भिड्दै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। नेकपा एमालेका अध्यक्ष झलनाथ खनाले कम्युनिस्ट पार्टीमा अहिले मदन भण्डारी र जीवराज आश्रितको विचारको आवश्यकता रहेको बताउनु भएको छ। 21 मदन आश्रित दिवसको सम्झनामा आज पार्टी मुख्यालय मदन नगर बल्खुमा भएको कार्यक्रममा अध्यक्ष खनाले जनताको बहुदलीय जनवादको मार्गदर्शन र सिद्धान्तमा कम्युनिष्ट पार्टीको आन्दोलन अगाडि बढ़िरहेको स्पष्ट पार्नुभयो। एमालेलाई एकताबद्ध बनाएर लैजान सके मात्र दिवंगत नेतादुवै भण्डारी र आश्रित प्रति सच्चा श्रद्धाञ्जली हुने अध्यक्ष खनालको भनाई थियो। देशमा भएको परिवर्तनलाई संस्थागत गर्ने चुनौती थपिएको भन्दै खनालले दोस्रो संविधान सभाबाट लोकतान्त्रिक संविधान बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो। उहाँले संविधान बनेपछि राजनीतिक स्थायित्व हुने भएकाले संविधान निर्माणमा दबाव दिन सबैलाई आग्रह पनि गर्नुभयो। कार्यक्रममा खनालले एमालेको नव महाधिवेशन वैचारिक र राजनीतिक रूपले एकताको महाधिवेशन हुने पनि जानकारी दिनुभयो। एमाले आज नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा उनीहरूको योगदानको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम गरिरहेको छ। यसबीच जननेता मदन कुमार भण्डारी र कुशल संगठन जीवराज आश्रितको 21 स्मृति दिवस चितवनमा पनि विविध कार्यक्रम गरी मनाइएको छ। नेकपा एमाले चितवनले आज दुर्घटनास्थल कविलास २ दासढुङ्गामा श्रद्धाञ्जली सभाको श्रद्धाञ्जली सभा गर्यो। सभामा बोल्ने वक्ताहरूले मदन भण्डारीको विचारलाई सबैले व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले पोलिट ब्युरो सदस्य एवं सभासद काशीनाथ अधिकारीले मदन र आश्रितको दुर्घटनाको रहस्य अझै खुल्न नसकेको भन्दै यसको रहस्य उद्घाटन गर्नुपर्ने बताउनुभयो। उहाँले मदन भण्डारीले अगाडि ल्याएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनले श्रेष्ठता हासिल गरेकाले सम्पूर्ण कम्युनिस्ट सिद्धान्त बोकेकाहरू गोलबद्ध हुनुको विकल्प नरहेको बताउनुभयो। नेता अधिकारीले उहाँले जनताको बहुदलीय जनवाद अहिले कार्यान्वयनको पाटोमा लैजानुपर्ने बताउनुभयो। उहाँले आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा पनि मदन भण्डारीको विचारलाई अनुसरण गर्दै विचारलाई प्राथमिकतामा राखेर भण्डारीको सपना पूरा गर्नुपर्ने बताउनुभयो। त्यस्तै नेकपा एमाले चितवनका उपाध्यक्ष एवं सभासद कृष्ण भक्त पोखरेलले मदन र आश्रितलाई एक दिनलाई मात्र सम्झेर नपुग्ने भन्दै उनीहरूले प्रतिपादन गरेको विचारलाई व्यवहारमा लागू गरी सच्चा सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले नेकपा एमालेभित्र कुनै नयाँ विचारको आवश्यक नभएको भन्दै मदन भण्डारीले देखाएको बाटो सबैले अगाल्नुपर्ने बताउनुभयो। सभासद पोखरेलले मदन भण्डारीको सपना पूरा गर्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले गुट उपगुटको राजनीतिले जननेतालाई गिज्याइरहेको भन्दै आसन्न नवौँ राष्ट्रिय महाधिवेशनमा एकताबद्ध भएर एक विचारलाई अँगालेर अघि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा एमाले केन्द्रीय सदस्य देवी ग्यावालीले मदन भण्डारीको आदर्श सिद्धान्तलाई अनुसरण गरी अघि बढ्नु उहाँप्रतिको सत्ता सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। कार्यकर्ताहरूले मदन भण्डारीको विचारलाई आत्मसात नगरेको भन्दै दुःख व्यक्त गरेका थिए। विक्रम सम्बत 2050 साल जेठ 3 गते आजका दिन कास्की जिल्लाको तेस्रो जिल्ला अधिवेशन सकेर चितवनमा हुने एक कार्यक्रममा सहभागी हुन आउँदै गर्दा तत्कालीन एमाले महासचिव मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको रहस्यमय ढङ्गले दासढुङ्गामा जीप दुर्घटनामा परि निधन भएको थियो। नेता तथा कार्यकर्ताहरूले दुर्घटनास्थल दासढुङ्गामा निर्माण गरिएको मदन आश्रित शालिकमा माल्यार्पण गरेका थिए। एकीकृत नेकपा माओवादीभित्रमा देखिएको विवाद अन्त्य भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराई बीच विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनदेखि चर्किँदै आएको विवाद अन्त्य भएको हो। आज दुई नेता बीच भएको दुई घण्टा लामो छलफल सकारात्मक भएपछि विवाद टुङ्गिएको हो। पार्टीलाई नयाँ ढङ्गले लैसन अब छिट्टै महाधिवेशन गर्ने, महाधिवेशन अवधिसम्मका लागि विचारको बहस खुल्ला राख्ने, पार्टीमा सबैलाई समान रूपले समेट्ने सहमति भएको माओवादी स्रोतले बताएको छ। विवाद अन्त्य भएपछि अब बाबुराम पक्ष नेताहरू पर्सिदेखि केन्द्रीय समितिको बैठकमा भाग लिने भएका छन्। नेता भट्टराई केन्द्रीय समितिमा आफू पक्षीय नेताहरूलाई समेट्नका लागि समय लाग्ने भन्दै दुई दिनको समय माग अनुसार पर्सिदेखि बैठकमा सहभागी जनाउन लागेको हो। नेकपा एमालेका 25 जना केन्द्रीय सदस्य सहितका 42 जना नेताहरूले न्यायाधीश नियुक्ति सम्बन्धी विवादमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै अध्यक्ष जलनाथ खनाललाई ज्ञापन पत्र बुझाएका छन्। संसदीय सुनवाई समिति मार्फत न्यायाधीश सिफारिस प्रकरणका दोषीमाथि कारवाही र न्याय परिषदको गलत निर्णयलाई सच्याउन आग्रह गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिनुभयो। न्यायाधीशमा सिफारिस भएका मध्ये धेरैको नाममा आलोचना भइरहेको र नियुक्ति हुँदा पार्टीको छविमा आँस आउने भएकाले सच्याउनका लागि पार्टीका सभासदहरू मार्फत संसदीय सुनवाई समितिमा प्रभावकारी भूमिका खेल्न माग गरिएको भट्टराईले बताउनुभयो। भट्टराई सहित नेताहरू घनश्याम भूषाल, कृष्ण गोपाल श्रेष्ठ, विजय कुमार पौडेल, प्रकाश ज्वाला, बेदुराम भूषाल, जगन्नाथ खतेडा, ठाकुर गैरी लगायतका नेताहरूले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझेपछि अध्यक्ष खनालले यसबारे आफूले थप बुझेर निर्णय लिने बताएको नेता भट्टराईले जानकारी दिनुभयो। कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले दुई शीर्ष नेता बीचको झगडाको सजाय आफूले पाएको गुनासो गर्नुभएको छ। बैतडीमा आयोजित छलफलमा बोल्दै पौडेलले सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा बीचको झगडाको सजाय आफूले किन पाउने भन्दै प्रश्न गर्नुभयो। पार्टीको मेची महाकाली अभियान अन्तर्गत नीति तथा प्रशिक्षण प्रतिष्ठान कार्यक्रमबारे हास दुईजनाको लडाईँको सजाय मैले किन पाउने, उहाँले भन्नुभयो अब कामको मूल्याङ्कन गर्ने बेला आएको छ। उपस्थित जिल्लाका नेता कार्यकर्ताले आन्तरिक गोट बेसको झगडा मिलाउन माग गरेपछि उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो। कोइराला र देउवा बेस चलेको 60 र 40 को बार्गेनिङले कार्यकर्तामा निराशाएको भागभण्डाले कार्यकर्ताको मूल्याङ्कन हुन नसकेको गुनासो कार्यकर्ताले गरेका थिए। परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले भारतमा गठन हुने नयाँ सरकारबाट उसको नेपाल नीतिमा परिवर्तन नगर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। दक्षिण कोरियाको 5 दिने भ्रमण पुरा गरी आज अपरान्न स्वदेश फर्केका मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ सरकारले आफ्नो आन्तरिक नीति परिवर्तन गरे पनि नेपाल नीति नबदल्ने आफूलाई लागेको बताउनुभयो। आफ्ना कोरियाली समकक्षीसँगको भेटवार्ता फलदायी रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले सार्कको 18 औं शिखर सम्मेलनका नीति कोरियाले बन्दोबस्तीका लागि बन्दोबस्तीका सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो। कोरियाली परराष्ट्र मन्त्रीले आपसी हितका लागि साझा विषयमा सहकार्य गर्ने र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय चासोका मुद्दामा साझेदारका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो। तिर्वीले सुबियो चुनावको कार्यतालिका सार्वजनिक गरेपछि चितवनका 3 वटा विद्यार्थी संगठनहरूले सशक्त विरोध गर्ने जनाएका छन्। सप्तगण्डकी क्याम्पसमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी नेताहरूले सुबियो चुनावमा उम्मेदवारी दिने विद्यार्थी नेतालाई गिरफ्तारसम्म गर्ने चेतावनी दिएका छन्। 2065 सालपछि हुन नसकेको विद्यार्थीको चुनाव सत्ताधारी पार्टीका विद्यार्थी संगठन मात्रै सहभागी बनेर बन्ने सुबियो समावेशी हुन नसक्ने जिकिर गरेका छन्। माओवादी निकट दुवै विद्यार्थी संगठन क्रान्तिकारीका जिल्ला अध्यक्ष र राप्रपा नेपाल निकट राप्रवी संघका जिल्ला अध्यक्षले चुनावको विपक्षीमा आफूहरू लागेको बताएका छन्। वैद्य निकट विद्यार्थी संगठनकी जिल्ला अध्यक्ष सरस्वती अधिकारीले त्रिवीले एकतर्फी रूपले घोषणा गरेको चुनावलाई देशव्यापी रूपमा विरोध गर्दै संघर्षका कार्यक्रम जारी राख्ने बताउनुभयो। चितवनमा सुबियो चुनाव हुने 13 वटा क्याम्पस मध्ये 65 सालमा 9 वटा क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठनले नेतृत्व लिएको थियो भने एमाले निकट सुब्बुले चारवटा क्याम्पसमा नेतृत्व लिएको थियो। चुनाव बहिष्कार गरेर कंग्रेस निकट नेवी संघले केही क्याम्पसमा समानान्तर कमिटी गठन गरेको थियो। जेठ 4 गतेसम्म त्रिविलेट चुनाव गर्ने निर्णय नसचाए 5 गतेदेखि क्याम्पस बन्द गर्ने सम्मका कार्य गरिने राप्रवी संघ नेपाल चितवनका अध्यक्ष भानु खरेलले जानकारी दिनुभयो। त्रिविले प्रकाशित गरेको कार्यतालिका अनुसार 8 गते मतदाता नामावली प्रकाशन गर्ने 11 गते उम्मेदवारी दर्ता गर्ने गरी क्याम्पसमा परिपत्र आइसकेको छ। एमावती निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष दिलीप पौडेलले जबरजस्ती सोभियो चुनाव गरिए क्याम्पस प्रशासन र चुनावमा भाग लिने विद्यार्थी संगठन दुवै विद्यार्थी आन्दोलनको कार्यवाहीको निशानामा पनि चेतावनी दिनुभयो। एमाले र कंग्रेस निकट विद्यार्थी संगठन बाहेक 19 दल चुनावको विपक्षमा उभिएका हुन्। जनकपुर नगरपालिकाका चारमा रहेको रेजा मनी सेन्टरबाट 10,00,000 रुपियाँ लुटिएको छ। मनी सेन्टरमा कार्यरत जनकपुर छका 22 वर्षीय अमित रेजालाई छुरा प्रहार गरी 10,00,000 रुपियाँ लुटिएको प्रहरीले जनाएको छ। बिहान 11 बजेतिर मनी चेन्जरमा आएका जनकपुरकै सत्या मनी चेन्जरमा काम गर्ने नवीन मिश्रासहित 3 रेजालाई सुरहानी नगद लुटेको धनुषा प्रहरीले जनाएको छ। घाइते अमितको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्नको खोजी भइरहेको र आशंकामा 6 पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाली कंग्रेस नलपरासीका कोषाध्यक्ष चन्द्रबहादुर आलेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ। काउसुतीबाट गैंडाकोट जाँदै गरेको ना 11P5392 नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलपरासीको लोकहा ओह्रालोमा गैराती दुर्घटना हुँदा कोषाध्यक्ष आलेको मृत्यु भएको इलाका प्रहरीकाले काउसुतीले जनाएको छ। दुर्घटनामा अर्का 1 घाइते भएका छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाइकल आफै दुर्घटनामा परेको अथवा कुनै सवारीले ठक्कर दिएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काउसुतीका डिएसपी वामदेव गौतमले जानकारी दिनुभयो। यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको मुकुन्दपुर 7 भएको सवारी दुर्घटनामा परि 1 मृत्यु भएको छ भने 1 सामान्य घाइते भएका छन्। नानगढबाट बटोलतर्फ जाँदै गरेको ना 5X622 नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको ना 4P4408 नम्बरको मोटरसाइकल एक आपसमा टक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। आज बिहान करिब 9 भएको सो दुर्घटनाबाट मोटरसाइकलमा सवार देउराली 8 निवासी 21 वर्षीय कमल सारूको मृत्यु भएको इलाका प्रहरीकाले गैंडाकोटले जनाएको छ। प्रहरीले वीरगन्जबाट एक ट्रक अवैध सुपारीसहित 3 भारतीय नागरिकलाई पक्राउ गरेको छ। नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जबाट खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागेको अवस्थामा एक ट्रक सुपारीसहित 3 भारतीय नागरिकलाई पक्राउ गरेको हो। नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नेपालबाट भारततर्फ लैजान लागेको अवस्थामा UP78BAN1049 नम्बरको ट्रकमा लोड गरिएको करिब 34,00,000 रुपियाँ मूल्य बराबरको 17 सुपारीसहित 3 पक्राउ गरिएको जानकारी दिनुभयो। सुपारीसहित पक्राउ पर्नेमा भारतको उनाज शुक्लागंजका 35 वर्षका किशोर जयसवाल, 22 वर्षका शिवकुमार गौतम र 25 वर्षका लालजित राजवंशी सन्। बरामद गरेको सुपारीको विषयमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि सुपारीसहितको ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइने पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ प्रेक्षक खनालले जानकारी दिनुभयो। सरकारले नयाँ घोषणा भएका 72 नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ। तत्कालको लागि नगरपालिकाको कामकाज गर्न कार्यकारी अधिकृतको रूपमा कर्मचारी खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले घोषणा भएका नगरपालिकाहरूले गाविस कार्यालयबाट हुँदै आएको काम अब नगरपालिकाको नामबाट गर्न निर्देशन पनि दिएको छ। नयाँ नगरपालिकामा गाभिएका गाविसका कार्यालयलाई तत्कालको लागि वडा कार्यालय अथवा संयुक्त वडा कार्यालय मन्त्रालयको रूपमा सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको छ। यस्तै गाविस नागरिक मञ्च विघटन गरी स्वीकृत नगरपालिका ओडाहरूमा ओडा नागरिक मञ्च गठन गर्न सरकारले निर्देशन दिएको छ। नयाँ घोषणा भएका नगरपालिकाको कामकाज शुरू गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयोजकत्वमा स्थानीय विकास अधिकारी कुश तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्य तथा नगरपालिकाका कार्यकारी अधिकृत सदस्य सचिव रहेको सहजीकरण समिति समेत गठन गरेको मन्त्रालयले जनाएको छ। सरकारले गएको हप्ता 283 गाविसलाई मिलाएर 72 नयाँ नगरपालिका थप गरेको थियो। पूर्वी चितवनको पिठुवा गाविसमा रहेका 2 विद्यालयलाई स्थानीय महाप्रसाद पन्तले फर्निचर सहयोग गर्नुभएको छ। पिठुवा 7 घर भई हाल पोखरा बस्दै आउनुभएका पन्तले स्वर्गीय पिता पुष्कर प्रसाद पन्तको स्मृतिमा आज करिब 1,00,000 बराबरको फर्निचर सहयोग गर्नुभएको हो। भूतपूर्व विद्यार्थी समेत रहेका पन्तले पिठुवामा रहेको जनजागृति माध्यमिक विद्यालयलाई 52,000 तथा वडा नम्बर 7 रहेको प्रस्तावित निम्न माध्यमिक विद्यालयलाई 42,000 बराबरको दराज कुर्सी टेबल लगायतका फर्निचर सहयोग गर्नुभएको हो। जनजागृति माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रम नगरी पनि प्रस्तावित निम्न माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी पन्तले सो फर्निचर विद्यालयलाई हस्तान्तरण गर्नुभयो। पन्तले विद्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरेलाई फर्निचर हस्तान्तरण गर्नुभएको थियो। हस्तान्तरण कार्यक्रममा पन्तले तत्काल केही समयपछि नै 2 विद्यालयमा अक्षयको स्थापना गर्ने र 2071 सालमा उत्कृष्ट अङ्क ल्याउने जेहेन्दार एक विद्यार्थीलाई 2,500 छात्रवृत्ति प्रदान गर्ने समेत वचन दिनुभएको छ। विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको फर्निचर हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक रामचन्द्र दुवाडी, स्थानीय बाबुराम पन्त लगायतले बोल्नु भएको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो, एमालेभित्र न्यायाधीश नियुक्ति प्रकरणमा पार्टी नीति विपरीत चलखेल गरेको भन्दै केन्द्रीय सदस्यहरू उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेलको निर्देशन विरुद्ध हस्ताक्षर अभियान शुरू गरेको प्रति तपाईँ के भन्नुहुन्छ? यस चलखेलको विरोध बी न्यायालयलाई स्वच्छ राख्ने प्रयास यी नाटक तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। यस चलखेलको विरोध भन्नेमा 37%, बी न्यायालयलाई स्वच्छ राख्ने प्रयास भन्नेमा 51%, सी नाटक भन्नेमा 12%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई गैर कानुनी रूपमा पदमुक्त गरिएकोमा युवा तथा खेलकुद मन्त्रीको कदम विरुद्ध लामा भोलि सर्वोच्च अदालत जान लागेको प्रति तपाईँको विचार के छ? ए न्यायको खुसी होला, बी अर्थ नवर्थ गोविन्द गाई, सी कहीँ नभएको जात्रा हाँडी गाउँमा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 को अर्पण बुलेटिन में प्रस्तुत करने। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656-63-0063, मोबाइल नंबर 98-5-50-61-743। अब अन्तर्राष्ट्रिय समाचार, भारतका प्रधानमन्त्री मनमोहन सिंहले राजीनामा दिनुभएको छ। चुनावमा सत्तारूढ कङ्ग्रेस आएको सर्वनायक पराजय र विपक्षी भारतीय जनता पार्टीको शानदार विजयपछि प्रधानमन्त्री सिंहले राजीनामा दिनुभएको हो। राष्ट्रपति प्रणब मुखर्जीले सिंहको राजीनामा स्वीकृत गरेको भारतीय संचार माध्यमले जनाएका छन्। राजीनामा दिनु अघि सिंहले राष्ट्रका नाममा सम्बोधन गर्दै जितका लागि भारतीय जनता पार्टीलाई बधाई दिनुभयो। सिंहले आफ्नो जीवन र सरकार कार्यकाल खुल्ला किताब जस्तै भएको बताएको भारतीय संचार माध्यमले जनाएका छन्। यो देशले मलाई निकै माया दिएको छ, भागबन्दका कारण घरबारबिन भएको एउटा बालकलाई यति ठूलो पदमा पुर्यो जुन पुर्यायो जुन ऋण मैले कहिले पनि तिर्न सक्ने छैन। आफ्नो सम्बोधनमा प्रधानमन्त्री सिंहले भन्नुभयो, यो यस्तो सम्मान हो जसमाथि मलाई सधैँ गर्व रहनेछ। भारतका भविष्यलाई लिएर पनि आफू विश्वस्त रहेको भन्दै देश विश्वको अहम अर्थव्यवस्था हुने सिंहले दावी गर्नुभयो। प्रधानमन्त्री सिंहले नयाँ सरकारलाई सफलताको शुभकामना पनि दिनुभयो। यसैबीच भारतीय जनता पार्टीको नेता नरेन्द्र मोदी विस्मयपछि मात्र भारतको नयाँ प्रधानमन्त्री बन्ने हुनुभएको छ। लोकसभा चुनावमा बहुमत पाएको बीजेपीको संसदीय बोर्डको बैठक आज बसेको छ। बैठकपछि अध्यक्ष राजनाथ सिंहले भन्नुभयो, शपथ ग्रहण समारोहको तारिख अहिले तय भएको छैन। बीसमेमा संसदीय दलको बैठक बोलाइएको छ जसमा नेताको चुनाव हुनेछ। यसपछि मात्र शपथ ग्रहणको मिति तोकिनेछ। बैठकमा मोदीका साथै पार्टी अध्यक्ष सिंह र वरिष्ठ नेता लालकृष्ण आडवाणी लगायतको सहभागिता थियो। ब्राजिलमा विश्वकप फुटबलका सञ्चालनका बेला डेङ्गु फैलन सक्ने भन्दै वैज्ञानिकले चेतावनी जारी गरेका छन्। डेङ्गु सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारलाई सजग गराउन उनीहरूले जोखिमयुक्त ठाउँको सूची समेत तयार पारेका छन्। द ल्यान्डसेट पत्रिकामा प्रकाशित रिपोर्टमा खेल सञ्चालन हुने 12 सहरमध्ये नाटल, पोटालेज र रेफ सिफमा डेङ्गुको सङ्क्रमणको खतरा उच्च रहेको छ। यस्तै रियो दी जेनेरियो, साल्भागोर, मनाउस र बेलो होरिजोन्टमा भने सङ्क्रमणको खतरा मध्यम रहेको बिबिसीले जनाएको छ। ब्राजिलमा सन् 2000 देखि 2013 सालको अवधिमा 70 लाख मान्छेलाई डेङ्गु भएको थियो। कीटनाशक औषधिको प्रयोग, स्क्रिनिङ र एयर कन्डिसन प्रयोग गरेर डेङ्गुको जोखिम न्यूनीकरण गर्न सक्ने समेत उनीहरूले सुझाव दिएका छन्। 12 जुनदेखि 13 जुलाईसम्म ब्राजिलमा हुने विश्वकप हेर्न विश्वका लाखौँ मान्छे त्यहाँ पुग्ने अनुमान गरिएको छ। र स्पेनिस ला लिगा फुटबलमा एथलेटिकको मन्डी र बार्सिनोला भेट्दैछन्। यो खेलले च्याम्पियनको टुङ्गो लगाउनेछ। घरेलु मैदान नाउ क्यापमा नेपाली समयअनुसार राति पाउने 10 बजेपछि हुने खेलमा एथलेटिकको मन्डी कम दबावमा हुनेछ। 1996 पहिलो पटक उपाधि जित्न उसलाई बराबरी भए पुग्छ। उपाधि रक्षाका लागि बार्सिनोलाई भने जित अनिवार्य छ। एथलेटिकको मन्डीले अर्को साता च्याम्पियन्स लिगको उपाधिका लागि रियल मन्डीसँग खेल्दैछ। यो सिजन एथलेटिकको मड्रिड र बार्सिनोला 5 पटक आम्ने सामने भएका छन्। 4 खेल बराबरीमा सकिएको छ भने अप्रिल 9 भएको खेलमा एथलेटिकको 1-0 विजय भएको थियो। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। 21 मदन आश्रय दिवस चितवन लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। कम्युनिष्ट पार्टीमा मदन र आश्रयको विचार आवश्यक रहेको एमाले अध्यक्ष खनालको भनाई। एकीकृत नेकपा माओवादीभित्रमा देखेको विवाद अन्त्य, भट्टराई पक्ष पर्सिदेखि केन्द्रीय समितिको बैठकमा जाने। चितवनका 3 विद्यार्थी सङ्गठनद्वारा सोभियत चुनावको विरोध, चुनावमा उम्मेदवारी दिने विद्यार्थी नेतालाई गिरफ्तार गर्ने चेतावनी। भारतका प्रधानमन्त्री मनमोहन सिंहद्वारा राजीनामा, भारत विश्वको अहम अर्थव्यवस्था हुने सिंहको दावी। नयाँ प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीले 20 मेपछि मात्र शपथ लिने। र स्पेनिस ला लिगा फुटबलको उपाधिका लागि एथलेटिकको मड्रिड र बार्सिनोला भेट्दै। अवस्था साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड